الله إذا رجعوا إلى دينهم واتحدوا واستعانوا بالعلم عبد السلام إذا رجعوا إلى دينهم واتحدوا واستعانوا بالعلم هل هذا ممكن عبد الله؟ نعم ممكن بإذن الله، فقد بدأت علامة ذلك. अरे भाइयों दोस्तों बुजुर्गों बहुत थक गए हैं हम तो सोने दीजिए आप भी सो जाइए हमें भी सोने दीजिए लो युकरमु बिही बिहाय वो कौन लखे युकरमु बिही अजीब मान लखे तो माना था कि फानस है।